माउरी हो राधा तिमी आप मन्जरी हौ तर होइन म निसाना तर होइन म निसाना तिमी धारी खञ्जरी हौ राधा। स्वागत छ है साथी आजको यो नयाँ 582 भागमा र म हुँ तपाईँकै आफ्नै प्यारी साथी कला। अनि हेर्नु न साथी, अस्ति के सविताससँग कार्यक्रम चलाउन आएको थियो, यो सबिनले त मेरो नामै बिर्सेछ भने। आज कला जिग्री गिद्दी कुरा चाहिँ नहर ल, मैले कहाँ अनि कहिले तिम्रो नाम बिर्से हो भन त। झन् आज यहाँ मलाई क्या खुसी लागिरहेको छ, क्या दङदास छु म, त्यही भएर त यो गीत गाउँदै आएको नि अझ म। तिमी माहुरी हौ राधा। ए हो र, त्यस्तो पो कुरा हो। त्यसो भए तिमी किन खुसी अनि यस्तो दङ्गा छौ भनेर पनि भन नि त हामीलाई, होइन साथी? अब बी हेर कलाजी, खुसी र दङ्गास मात्र होइन के, म त अझ क्या उत्सुक भइरहेको छु क्या भने बुझेनौ, यस्तो उत्सुक भइरहेको छु कि। सबिन, तिमी यो सस्पेन्स फिल्मको जस्तो बिस्तारै बिस्तारै अघि नबढ न, छिटो छिटो भन न के हो खास कुरा भनेर। कला जिग्री, तिमी क्या गिदी भएको क्या, अब त आफ्नो हिरो अझ आइडल छान्ने बेला पो हो त, अनि हुन्न त म खुसी दङ्गदास अनि उत्सुक हो कि नै भन्नुहोस् त जिग्री। ए साथी त हो त है, अब त युथ आइडल छान्ने बेला भइसक्यो नि, र त्यो भन्दा पनि टप 3 चाहिँ को पर्न सफल भयो होला है, को बन्छन् होला त हामी सबैको युथ आइडल। त्यही त भने जिग्री, यदि तपाईँ पनि म जस्तै कला जस्तै उत्सुक हुनुहुन्छ भनेदेखि नि जिग्री सुनौ त उहाँहरूको नाम जसलाई तपाईँहरूले नै चुनेर युथ आइडल यानि कि टप 3 पुग्न सफल बनाउनु भएको छ, र टप 3 पुग्न सफल हुनु भएको छ गगन थापा, राजेश समाल र पुष्कर शाह। बधाई छ है गगन थापा, राजेश समाल र पुष्कर शाहलाई युथ आइडलको टप 3 पुग्न सफल हुनु भएकोमा। उहाँहरूलाई धेरै भन्दा धेरै साथीले भोट गरेर आफ्नो युथ आइडलको रूपमा हेर्नु भएको छ, तर अब उहाँहरू मध्ये पनि हामी सबै नेपालीको युथ आइडल चाहिँ को होला त, त्यो चाहिँ जान्न अझ बाँकी नै छ है साथी। होइ जिग्री, तर जिग्री अब हामीले यहाँ 3 नाम त लियौँ, कतिलाई त तपाईँले चिन्नु पनि भएको होला, कतिलाई त चिन्नु भएको पनि छैन होला, त्यही भएर जिग्री उहाँहरू को को हुनुहुन्छ भनेर एकचोटि चाहिँ हामी बिस्तारै तपाईँलाई उहाँहरूको बारेमा भन्छौँ है त। अब राजेश समाल चाहिँ हाम्रो नेपाली चलचित्र क्षेत्रका महानायक हुनुहुन्छ भन्ने कुरा त थाहा नै छ होला तपाईँलाई, तर उहाँ एक सफल र क्षमतावान व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो क्षमता, मेहनत र लगनशीलताले गर्दा आफ्नो नाम देशमा मात्र नभएर विश्व सामु नै चिनाउन सफल हुनुभएको छ। यसै गरी नि साथी, गगन थापा एक युवा नेतृत्व तहमा हुनुहुन्छ, युवाका मुद्दाहरूलाई देशको राजनीतिमा सम्म पुर्याउने उहाँको ठुलो भूमिका रहेको छ भने उहाँ पहिले रेडियो क्षेत्रमा पनि कार्यरत हुनुहुन्थ्यो, र कला र राजनीतिको क्षेत्रबाट अलिक टाढा नै रहेको नाम हो पुष्कर शाह। साथी उहाँले त झन् हाम्रो राष्ट्र र राष्ट्रियतालाई विश्व सामु पुर्याउनको लागि साइकल यात्राबाट नै विश्वका धेरै मुलुकहरूमा पुग्नु भएर नेपालको गौरव अझै माथि पुर्याउन चाहिँ काम गर्नु भएको छ। जिग्री, यी त भयो हाम्रो टप 3 युथ आइडलको छोटो परिचय, अब भने पालो तपाईँहरूको है, उहाँहरू 3 मध्ये कसलाई बनाउन चाहनुहुन्छ देशको आइडल जसले निस्वार्थ भावनाले युवाको प्रगति र उन्नतिको लागि लड्न सक्छन्। र साथी आफ्नो युथ आइडललाई भोट गर्नको लागि आजको हाम्रो SMS पोल प्रश्न पनि यही नै रहेको छ, पुष्कर शाह, गगन थापा र राजेश समाल मध्ये कसलाई बनाउन चाहनुहुन्छ तपाईँ आफ्नो युथ आइडल, जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए पुष्कर शाह, अप्सन बी गगन थापा र अप्सन सी राजेश समाल। नझुकिनुहोस् है साथी, अप्सन ए चाहिँ पुष्कर शाहको लागि, अप्सन बी गगन थापाको लागि हो भने अप्सन सी चाहिँ राजेश समालको लागि हो। र जिग्री, तपाईँको भोट तपाईँको आइडल छानेर तपाईँले पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर SK टाइप गरेर एउटा खाली ठाउँ छोडेर ए बी वा सी लेखेर पठाइहाल्नुहोस् 70-70। तर जिग्री याद गर्नुहोस् है, तपाईँले 70-70 पठाएको भोटलाई मात्र हामी मान्यता दिनेछौँ, यदि तपाईँले 4-4 पठाउनु भयो भने त्यो भोट चाहिँ तपाईँको खेर जानेछ है। त्यही भएर जिग्री गिद्दी नगरिकन हुन्छ नि हो, आफ्नो आइडललाई चाहिँ भोट टन्ने पठाएर युथ आइडल चाहिँ बनाइहाल्नुहोस् भन्दै सुनौ न त आजको दीक्षाको कथा। हुन्छ हुन्छ हुन्छ, म आउँछु। हजुर हजुर, 8 होइन सर? हुन्छ सर, हजुर हजुर, त्यहीँ आउँछु अनि जाउँला नि त। ए हजुर सर, हजुर म सबै डकुमेन्टहरू लिएर आउँछु सर। हजुर हो सर हो। तिम्रो घर आउने समय यही हो दीक्षा? अझ यति बेला घर आउनु छ त्यही पनि कोसँग फोनमा गफिँदै होइन? आजकलका पढे लेखेका बुहारीहरू किन यति डरकर हराएको हुन्छन् भने? सर म पछि कुरा गर्छु है। हेर्नु न आमा, आज समाचार पढ्ने अरू मान्छे नभएर आफैले पढ्नु पर्यो भने तिमीलाई समयमा घर आउनुपर्छ भन्ने कुरा थाहा छैन? एकपल्ट घडी हेरौ त कति बज्यो। बुहारी मान्छे भएपछि समयमा घर आउनु नि। आमा खबर गर्छु भनेको थिएँ तर। होइन दीक्षा, तिमीलाई हामीले के नपुग्दो गराएको छ? तिमीलाई यस्तो चाहिने नचाहिने जागिर खाएर हिँड्नु पर्यो? आमा तपाईँ यो के भन्दै हुनुहुन्छ? मैले त्यस्तो नराम्रो काम के नै गरेको छु र? जस्तो काम गरे पनि काम त काम हो नि आमा। हो हो, जस्तो काम गरे पनि कामै गर्ने त हो नि। यो पत्रकारिता सत्रकारिता एफएम भन्ने कुरा तिमी जस्तो बुहारी मान्छेले गर्ने काम होइन, यो त केटा मान्छेहरूले गर्ने काम हो। उनीहरूलाई रात बिरात जति बेला हिँड्दा पनि केही हुँदैन, कसैले केही पनि भन्दैन। तिमी त छोरी मान्छे, अझ बिहे भइसकेकी, घर परिवार सम्हालेर बस्ने बेलामा समाचार कार्यक्रम र रेडियो भन्दै हिँड्ने। तर आमा आजै त हो नि राति भएको, तैपनि कति नै राति भएको छ र? भर्खर 8 त बज्दैछ नि। दीक्षा धेरै मुखमुखी नलाग है, बुहारी मान्छे त घरको लक्ष्मी हो भन्छ, तर तिमीलाई त घरको काम धन्दा एकातिर छोडेर कहिले कहाँ डुल्दै ठिक छ होइन? तिमीलाई अलिकति पनि समाज घर परिवारको डर लाग्दैन भने हेर है, मैले भनिदिएको छु भोलिदेखि एउटा कपी र पेन च्यापेर यताउति डुल्ने होइन नि, घरमा बस्ने। भोलि फेरि मैले एफएम गएको थाहा पायो भने राम्रो हुँदैन नि। कसैले नगरेको काम तिमीलाई नै गर्नुपर्ने, मैले भनिदिएको छु। म गएँ सुत्नलाई। यहाँ ए आयो तिमी, अनि सक्यो तिम्रो रेडियो काम? अँ सक्यो आज। हेर्नु न चाँडै आउँछु भन्दै थिएँ, मिल्दै मिलेन भने। तर सबिर आज तपाईँहरूलाई के भयो? आमा पनि आउँदा आउँदै कराउनु भयो, अब तपाईँ पनि ठुस्स पर्नु भएको छ। अब बुहारी मान्छे राति राति आएपछि कराइहाल्नुहुन्छ नि आमा, अरूका बुहारीले घर व्यवहार धानेर बसेका हुन्छन्। तर तिमी भने बिहानै घरबाट निस्क्यो अनि रात बिरात घर आयो। हेर है दीक्षा, मलाई तिम्रो यो काम मन परेको छैन। सबिर मैले त्यस्तो नराम्रो काम के नै गरेको छु र? होइन कसले पो आफूले गरेको काम नराम्रो भन्छ? हेर दीक्षा, अब तिमी आफैले पनि बुझ्नुपर्ने हो, तिमीले अहिले काम भन्दा पनि घर परिवारलाई समय दिनुपर्छ। सबिर आज एक दिन त हो नि, अरू दिन त समयमै घर आएकै छु नि, फेरि कहिले काहीँ त यस्तो भइहाल्छ नि। सबिर मैले गरेको कामै यस्तै छ, अरू काम जस्तो कहाँ छ र? जति बेला पनि जहाँ पनि जानुपर्छ, यो काममा त तपाईँले मलाई साथ र सहयोग गर्नुभयो भने त मैले झन् राम्रो गर्न सक्थेँ नि। कति कोसिस गरिरह भने यत्रो कुराहरू किन मलाई नि? यता गयो आमाको गुना सुन्नुपर्ने, अर्कोतिर गयो तिम्रो, होइन मैले के गर्नु भने? सबिर मैले तपाईँसँग कचकच गरेको होइन नि, मैले त आमालाई सम्झाउनु अनि मलाई पनि सहयोग गर्नु पो भनेको, त त्यो त तपाईँलाई जे सही लाग्छ त्यही गर्नु। मैले त तपाईँसँग बिहे गर्नुभन्दा पहिले नै सबै कुराहरू भनेकी थिएँ, पछि पनि मैले यही काम गर्छु भनेकै थिएँ। तपाईँलाई पनि त थाहा छ संचार क्षेत्रको काम यस्तो हुन्छ भनेर। बिहे हुनुभन्दा पहिले र अहिले एउटै कहाँ हुन्छ? मैले तिमीले यो काम पछि छोड्छौ होला भन्ठानेको थिएँ, तर तिमी त होइन, यो काममा के साह्रो तिमी यसको पछि दौडिरहेछौ? तपाईँ किन कुरा बुझ्नुहुन्न सबिर, मैले यही क्षेत्रमा लागेर समाजमा केही गरेर देखाउनु छ, समाज परिवर्तन गर्न र आफ्नो अधिकारको बारेमा बोल्न आम मानिसलाई प्रेरित गर्नु छ। मलाई समाजमा दीक्षा भनेर चिनिनु छ सबिर, न कि अरू कसैको नाम जोडेर। तिमीहरूलाई यही कुरा गर्नुभन्दा अरू किन आउँछ र? गाउँ गाउँ डुल्यो गफ लगायो अरू किन हुन्छ र? होइन तिमीलाई तिम्रो त्यही नामले नै खाना दिन्छ क्या? के गर्छ तिम्रो नामले के गर्छ भन त? अरू मलाई केही पनि थाहा छैन, भोलिदेखि आमाले जे भन्नुहुन्छ त्यही गर्ने, जानु पर्दैन कतै, घरै बसेर काम गर्ने। होइन मैले तपाईँले भन्दैमा किन काम छोड्ने सबिर, मैले त यो काम मेरो आफ्नो आत्मसन्तुष्टिको लागि गरेकी हुँ। मलाई जुन काम गर्दा आफ्नो श्रम खेर गयो जस्तो लाग्दैन, म त्यही काम गर्छु। अरू काम गर्नेहरूले आफ्नो र परिवारको जिम्मेवारी मात्रै बुझ्छन् सबिर, तर मैले त्यस्तो गर्न मिल्दैन। मैले त समाज र आम मानिसको जिम्मेवारी र उनीहरूको आवाज बोल्नुपर्छ। हो हो गर गर काम, तिमीलाई किन चाहियो घर परिवार? कसैको नभएको समाजको आवाज बोल्नु पर्यो होइन तिमीलाई? होइन कसरी भन्न सक्यो जे मन लाग्छ त्यही गर्छु भनेर? जाऊ त त्यही एफएममा गएर बस, यहाँ किन आउनु पर्यो? मैले त्यस्तो कहाँ भनेको छु र सबिर, मैले गरेको काम नराम्रो छैन मात्र भन्न खोजेको हो कि? मैले धेरै जान्ने हुने होइन है, हामीलाई थाहा छैन र के राम्रो के नराम्रो भनेर, अहिले गालासाला फुटाइदिन्छु अनि थाहा हुन्छ। तपाईँ बुझ्नुहोस् या नबुझ्नुहोस्, मैले नराम्रो काम गरेको छैन, मलाई राम्रोसँग थाहा छ मैले राम्रो काम गरेकी छु भनेर। मैले त मेरो हरेक काममा तपाईँको साथ पाउँछु होला भनेको थिएँ, तर तपाईँ त तपाईँ नै भन्नुहुन्छ नि कुनै पनि काम नराम्रो हुँदैन भनेर। संचार क्षेत्रमै काम गर्नेहरूलाई त राम्रो काम गरेको छ भन्नुहुन्छ, तर आफ्नै घरमा आफ्नै श्रीमतीलाई यस्तो गर्नुहुन्छ। हेर घरको कुरा र बाहिरको कुरा फरक हुन्छ, बाहिरको मान्छे आएर घरको काम गर्ने हो र, धेरै चाहिने चाहिने कुरा गर्ने होइन, मैले के भनेको छु त्यही गर्ने। तिमीलाई किन जाने हुनु पर्यो? सबै कुरा त मैले पुऱ्याएकै छु नि, तिमीलाई थाहा छ नि हाम्रो समाज कस्तो छ भनेर। मलाई राम्रोसँग थाहा छ सबिर, मैले तपाईँले भन्दा राम्रोसँग समाजलाई बुझेको छु, त्यही भएर नै मैले यही काम गर्छु भनेर यही पेसा छनौट गरेकी थिएँ। समाजमा रहेको विकृति र विसङ्गति र तपाईँहरू जस्ता पढे लेखेका मान्छेले गर्ने यस्तै खालको व्यवहार परिवर्तन गर्न खोज्दैछु। ल ल भयो भयो, तिम्रो यो रेडियोको भाषा मलाई नसुनाऊ। बस्न मन छ भने घरमै बस, छैन भने जहाँ मन लाग्छ त्यहीँ जाऊ। मेरो कुरा नमान्ने तिमी जस्तो श्रीमती मलाई पनि चाहिँदैन। जाऊ, जे गर्न मन लाग्छ त्यही गर। यो के भन्दै हुनुहुन्छ तपाईँ? सुनेनौ मैले के भनेर? मलाई तिमी जस्तो आवश्यकताभन्दा बढी स्वतन्त्र हुन खोज्ने श्रीमती चाहिँदैन। जाऊ, जहाँ मन लाग्छ त्यहीँ जाऊ। गाउँघरमा पनि तिम्रो कुरा आयो कि मान्छेले नाक खुम्चाउँदै, ए त्यही दीक्षा पो रहेछ तिम्रो श्रीमती होइन भन्छन्। सबैको अगाडि मलाई लजित हुनुपर्छ, त्यो पनि तिम्रो कारणले बुझ्यौ। यसमा त तपाईँले छाती ठुलो पार्नुपर्ने हो सबिर। लजित हुनुपर्ने कारण नै छैन। कमसे कम तपाईँकी श्रीमतीले घरभन्दा बाहिर पनि संसार छ भन्ने कुरा बुझेकी छ। आफू जस्तै महिलाहरूलाई सुसूचित महारानी, अरू धेरै कुरा नसुनाउनुहोस् मलाई। मैले अघि नै भनिसकेँ, मन छ भने घरमा बस, होइन भने जाऊ, बाटो खुल्ला छ, मलाई डिस्टर्ब नगर। सबिर म सुते। सबिर मेरो कुरा त सुन्नुहोस्। सबिर मैले भनेको सुनिन, मलाई डिस्टर्ब नगर है, म सुते। सबिर अरे भगवान्, अब म के गरौँ? मैले कुन नराम्रो काम गरेको छु र समाजलाई आफ्नो अधिकारको लागि बोल्न झकझकाएको छु, सबैलाई सूचना र जानकारी बाँडिरहेकी छु, तर पनि मेरै परिवारले किन यो कुरा बुझ्दैन होला? कस्तो समस्या परेको होला? आजै त्यति ठुलो कार्यक्रम छ, म नजाउँ भने पनि कसरी नजाउँ, जाउँ भने पनि कसरी जाउँ? मेरै सम्मानको लागि यति ठुलो कार्यक्रम हुँदैछ, म अञ्चल स्तरीय पुरस्कारबाट सम्मानित हुँदैछु, तर मेरो यति ठुलो खुसीमा पनि मेरो परिवारले साथ दिँदैन। म के गरौँ हे भगवान्? म जसरी पनि जानुपर्छ त्यहाँ, तर कसरी जाउँ? आमालाई सबैलाई भन्यो भने त केही गरे पनि जान दिनु हुँदैन। बरु म सबैलाई चिठी लेखेर छोडेर जान्छु। हो, यो नै राम्रो आइडिया हुन्छ होला। हो, म त्यस्तै गर्छु। दीक्षा, ए दीक्षा, होइन यो कहाँ गयो? फेरि त एफएमै गयो क्या हो? जति भने पनि नलाग्ने यसलाई। होइन, कस्तो खालको अटेरी हो यो? होइन, भित्र पनि छैन त, पक्कै पनि त्यहीँ त गएको होला नि। साँझ घर त आओस् न, मैले जानेको छु त्यसलाई। होइन, यो के हो चिठी? होइन, कसको चिठी रहेछ? सबिर, मैले तपाईँहरूको इच्छा विपरीतको यो पत्रकारिता गर्दिनँ। जब मैले मेरो लक्ष्यमा पुनः तपाईँको साथ पाउँदिनँ भने किन गर्ने मैले यो काम? मैले मिडिया मार्फत समाजमा लुकेर बसेका कुराहरूलाई बाहिर ल्याउन खोजेकी थिएँ, सबैलाई सचेत बनाउन खोजेकी थिएँ, तर मैले यो काममा तपाईँको साथ पाइनँ भने म कसरी अगाडि बढ्न सक्छु? र मैले आश गरेको थिएँ हरेक पल हरेक समय तपाईँको साथ पाउँछु, गर्व लाग्थ्यो तपाईँ जस्तो श्रीमान पाउँदा, तर म त गलत रहेछु सबिर। बुबा आमाको कुरालाई आँखा चिम्लेर स्वीकार गरेँ। सबिर, म तपाईँको चाहनालाई पुरा गर्छु, म घरमै बसेर घरको काम गर्छु, तर सबिर, आज तपाईँले मेरो लागि एउटा काम गर्नुपर्छ। सक्नुहुन्छ भने तपाईँ 4 बजेतिर एफएम स्टेसन आउनु, सक्नुहुन्न भने रेडियो सुन्ने प्रयास गर्नुहोला। अनि अर्को कुरा, म आजैबाट रेडियोमा काम छोड्दैछु तपाईँकी दीक्षा। होइन होइन, के रहेछ आज? के भयो? अस्तिसम्म त्यस्तो कुरा गर्ने मान्छे आज त एकाएक रेडियो काम पो छोड्छु भन्दैछ। खै, कति बज्यो? ए, 4 बज्न लागेछ। अब स्टेसन त कसरी पुजाने? समय पनि छैन, बरु रेडियो नै सुन्नु पर्ला। रेडियो पनि कहाँ राखेछु? आमा आमा आमा, रेडियो कहाँ छ? श्रोताहरू सबैजनालाई नमस्कार। आजको यस सम्मान कार्यक्रममा यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ। आजको यस सम्मान कार्यक्रममा यस अञ्चलकै ठुलो र सबैभन्दा पुरानो अनि सबैभन्दा धेरै धनराशि भएको पत्रकारिता पुरस्कारबाट एकजना महिला पत्रकार, जसले हाम्रो समाज परिवर्तनका लागि उल्लेख्य योगदान पुर्याउनु भएको छ, उहाँलाई हामी सम्मान गर्न लागिरहेका छौँ। विविध किसिमका बाधा व्यवधान र चुनौतीका बीच पनि सधैँ क्रियाशील रहेर कार्य गर्ने पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट सम्मान गरिँदै आएको त यहाँहरूलाई थाहा नै छ। एसएफएम स्टेसनमा केही वर्षदेखि क्रियाशील पत्रकारिता गर्दै आउनुभएकी र समाचार प्रमुखको जिम्मेवारी कुशलताका साथ गरिरहनु भएकी यस अञ्चलकै एक मात्र महिला पत्रकार श्रीमती दीक्षा शर्मालाई स्टेजमा आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँले लेख्नु भएको समाचारले बोक्सीको आरोपमा गाउँ निकालिनु भएकी एकजना महिलाले न्याय पाउनु भएको छ र दोषीलाई कारवाही पनि भएको छ र यो उहाँको एकदमै राम्रो र प्रशंसा योग्य काम हो। अब म एकैछिन उहाँसँग के कुरा गर्न चाहन्छु। दीक्षाजी, तपाईँलाई यस प्रत्यक्ष प्रसारणमा स्वागत छ। धन्यवाद। तपाईँले कसरी यति ठुलो सफलता हात पार्नुभयो? मेरो दृढ आत्मविश्वासले नै हो। हजुर, मैले कहिले पनि आफ्नो काममा हार मानिनँ, कहिले पनि यो काम गर्न सक्दिनँ भनेर पछाडि सरिनँ, यही नै हो। हजुर, तपाईँ विवाहित पनि हुनुहुन्छ? हजुर हजुर। तपाईँको परिवारले वा भनौँ तपाईँको श्रीमानले तपाईँलाई कतिको सहयोग गर्नुहुन्छ? मलाई मेरो परिवारले एकदमै सहयोग गर्नुभएको छ। बिहे अगाडि पनि मेरो परिवारले सहयोग नै गर्नुभएको थियो। हजुर, अहिले पनि मैले मेरो परिवार मेरो श्रीमानबाट धेरै नै सहयोग पाएको छु। उहाँको सहयोग र साथ नपाएको भए त सायद म यो स्थानसम्म आइपुग्न पनि सक्दैन थिएँ होला। अब तपाईँलाई पनि थाहै छ, मिडियाको काम त्यो सबै मेरो श्रीमानले बुझ्नुभएको छ। कहिलेकाहीँ काममा व्यस्त भएर रातिमा घर जाँदा होस् या केही दिन बाहिरै बस्नुपर्दा उहाँले मलाई कहिले पनि प्रश्न गर्नु भएन। सधैँ तिमीले राम्रो काम गरेकी छौ भनेर मलाई काम गर्न अझै धेरै हौसला दिनुहुन्थ्यो। मैले उहाँ जस्तो श्रीमान पाएको छु, यसमा मलाई एकदमै गर्व छ। र मैले भगवान् जस्तै सासु पाएको छु। उहाँले त झन् मलाई बुहारी होस् तैँले घरको काम मात्रै गर्नुपर्छ भनेर अहिलेसम्म कहिले पनि भन्नु भएन। लाग्छ मेरो जस्तो परिवार त अरू कसैको पनि छैन होला। तपाईँले पनि सुन्नुभयो उहाँका कुरा। मलाई पनि उहाँको परिवार, उहाँको श्रीमान, अझ भनौँ उहाँको सासु देखेर साँच्चै नै ईर्ष्या लाग्यो। दीक्षाजीको जस्तै सबैको परिवारले महिलालाई यसरी नै सहयोग गर्ने हो भने त हाम्रो समाज परिवर्तन हुन समय नै लाग्दैन थियो। शुभकामना दीक्षाजी तपाईँलाई फेरि एकपटक। धन्यवाद। तपाईँलाई पनि मेरो केही कुरा राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद। ए दीक्षा, आयो तिमी? आएँ। दीक्षा, तिमीसँग मलाई केही कुरा गर्नु थियो। सबिर, मैले एफएम छोड्ने निर्णय गरिसकेँ। आमा, अब म घरको सबै काम गर्छु। मैले त्यस्तो भन्न खोजेको होइन दीक्षा, मैले त तिमीलाई बधाई दिन्छु भनेर हामीहरू त कुरेर बसेको हो। दीक्षा, हामी त तिमी कति बेला आउँछौ र तिमीलाई बधाई दिने भन्दै तिम्रै बाटो हेरेर यहाँ घर बाहिर बसिरहेका थियौ। दीक्षा, मैले तिम्रो चिठी पनि हेरिसकेँ अनि रेडियो पनि सुने। सारा दुनियाँले सम्मान दिने काम गरेकी तिमीलाई हामी आफैले सधैँ नराम्रो देख्यौँ है। हामीले तिमीलाई सधैँ गाली गर्दा पनि तिमीले परिवारले मलाई सधैँ सहयोग गरेको छ भने मैले त सोचेको पनि थिइनँ तिमीले हामीलाई त्यस्तो भन्छौ भनेर। तिम्रो कुरा सुनेर हामीलाई एकदमै ग्लानी भइरहेको छ। मलाई माफ गर दीक्षा, अब म तिमीलाई कहिले पनि पत्रकारिता नगर भनेर भन्दिनँ। मलाई माफ गर है दीक्षा। के भन्नुभएको आमा तपाईँले? यो दीक्षा, आमाले भन्नुभएको कुरा एकदम ठिक हो। हामीलाई माफ गरिदेऊ है। हामीले कहिले पनि तिमी र तिम्रो पेसालाई बुझ्नै सकेनौ। सधैँ नराम्रो छ भन्यौ, कहिले पनि सकारात्मक रूपले हेर्नै सकेनौ, अझ तिमीलाई कति नराम्रो भन्यौ। सरी है दीक्षा। सबी, के भन्नुभएको यस्तो? हेर दीक्षा, अब तिमीले यो काम कहिले पनि छोड्नु पर्दैन। काम सानो ठुलो राम्रो नराम्रो भन्ने हुँदैन, काम गर्नेले कसरी गर्छ भन्ने कुरा नै ठुलो हो। अब म कहिले पनि केटा र केटीले गर्ने काम भनेर भन्दिनँ र म तिम्रो हरेक काममा साथ दिनेछु, तर काम छोड्छु भनेर नभन है। हो दीक्षा, सबिरले मात्रै होइन मैले पनि तिम्रो हरेक काममा सहयोग गर्छु। मेरी बुहारीले घरको काम गरिन भनेर अब म कहिले भन्दिनँ। मलाई अब मेरी बुहारीले घरको मात्रै काम होइन समाज र सबैको काम गरेको हेर्नु छ। तिमीले अब यो पेसाबाट पछाडि हट्नु पर्दैन दीक्षा। आमा, साँच्ची हो, तपाईँहरूको साथ र सहयोग पाएँ भने त म अझ अगाडि बढ्न सक्छु। मलाई एकदमै खुसी लागेको छ तपाईँ जस्तो सासु अनि सबिर जस्तो श्रीमान पाएकोमा। ए, अब यो गन्थन मन्थन गरेर के बसिरह भने? खाना खान पनि जाने हो कि? तिमीलाई भोक पनि लाग्यो होला होइन? मलाई मात्रै हो र, सबैलाई भोक लागेको होला नि। आमा, हिँड्नुहोस् जाउँ, खाना खाउँ। जिग्री के साह्रो गिरी है। यो महिलामाथि हुने हिंसा त कुनै न कुनै रूपमा अझै पनि छ है। अब पहिला पहिला छोरीलाई शिक्षा दिने कुरामा भेदभाव हुन्थ्यो भने अहिले चाहिँ आएर यस्तो काम गर्नुहुन्छ त्यस्तो गर्नु हुँदैन भन्ने कुरामा दबाव के साह्रो भएको हो। त्यही त है सबिन, यस्तो कुराहरू सुन्यो भने त मलाई पनि कस्तो दिक्क लाग्छ भने। फेरि आजको कथामा त दीक्षाले भनेको कुरा एकदमै ठिक थियो नि। उसले आफ्नो बिहे अगाडि नै सबिरसँग सबै कुराहरू भनेकी थिए। अब हेर न, उसले आफ्नो बिहे सबिरसँग हुनुभन्दा अगाडि नै आफ्नो कामको बारेमा, आफूलाई के गर्न मन लाग्छ मन लाग्दैन भन्ने कुराहरू त स्पष्ट हुने गरी भनेकै थिए नि। र अझ आफू बुहारीको रूपमा आउने बित्तिकै गाउँ समाजको डरले आफ्नो काम साम सबै छोडेर बस्नु पर्ने रे। हेर न, अरे कहिले आउँछ होला है परिवर्तन? परिवर्तन त पक्कै आउँछ होला, तर हेर न, पछि दीक्षाले पुरस्कार पाएपछि सबिर र उसको आमाले बुझे कि महिलाहरू पनि आफ्नो समाज परिवर्तनको लागि चाहिँ उल्लेखनीय काम गर्न सक्छन् भनेर। त्यही त है, तर कला यसरी आफ्नो परिवारले कुनै पनि महिलाको कुरा बुझेनन् भनेर आफूले गरेको काम नै छोडिदिने कि उहाँहरूलाई सम्झाउन कोसिस गर्ने, त्यो चाहिँ भन्न त ल पहिला के चाहिँ गर्ने भन त, सम्झाउने कि काम नै छोडिदिने? फेरि त्यत्रो रेडियोको क्षेत्रमा काम गर्ने मान्छे त्यसै चुप्पा लागेर हरेक कुरा सरेर बस्ने हो त भन त। त्यो त हो, तर सबिन, सबिरलाई त उसले पहिले नै सम्झाउन खोजेकी थिए नि, तर कुनै पनि हालतमा सबिर दीक्षाको कुरा सुन्ने अवस्थामै थिएन। तर पछि गएर उसले आफूले सम्मान पाएको कुरा रेडियो मार्फत सुन्न लगाएर आफ्नो श्रीमान र सासु आमाको सोचमा परिवर्तन आएको देखेर चाहिँ साह्रै खुसी लाग्यो है। त्यो चाहिँ हो है, जे होस् रचनात्मक उपाय चाहिँ हो है। हुन त पहिला सकेसम्म प्रभावकारी सञ्चार सेवको प्रयोग गरेर आफ्नो कुराहरू आफ्नो घर परिवारलाई बुझाउन सक्नुपर्छ, तर यदि केही लागेन भने यस्ता रचनात्मक उपायहरू लगाएर पनि त उहाँहरूलाई सम्झाउन सकिन्छ नि, बुझाउन सकिन्छ भन्ने एउटा उदाहरण नै हो नि, हो कि भन्नुहोस् त जिग्री? हो नि त्यो त। हुन त साथी, हाम्रो समाजको पुरानो सोच र धारणामा हामीले छिट्टो परिवर्तन ल्याउन सक्दैनौ, तर यसो भन्दैमा हामीले प्रयास नै नगर्ने पनि त होइन नि, के कसो सबिन? बी हो नि कला झिग्री। अनि अर्को कुरा पनि के हो भनेदेखि नि झिग्री, हाम्रो देशको धेरै ठाउँमा अझै पनि महिलामाथि विभिन्न किसिमका हिंसाहरू भएको हामीले सुन्दै आएका छौ। अझ भन्ने हो भने त कल महिलाहरूलाई त झन् गाह्रो हुँदो रहेछ क्या। है, एक त महिला भनेर यसै हिंसामा परिरहेका हुन्छन् भने एकल महिला भइसकेपछि त झन् हरेक तर्फबाट उसलाई नै दोषी देखाउने, दुर्व्यवहार गर्ने हुन्छ भने। त्यही त, यदि उसको श्रीमानको मृत्यु भयो भने चाहिँ त्यही श्रीमती नराम्रो अलक्षिणा भएर भन्छन्। यदि श्रीमानले छोडेर गयो भने या डिभोर्स भयो भने पनि त्यही श्रीमतीले केही कुरामा खुसी दिन नसकेर भनेर नाना थरी लान्छन् लगाउने गर्छन् नि, कस्तो प्रवृत्ति होला है। त्यही त भनेको मैले पनि। अब हेर न सबिन, अस्ति हाम्रो स्वपनले पनि त उसको एउटा साथीको कथा सुनाएको थियो नि, कि उसको साथीलाई उसको श्रीमानले सम्बन्ध विच्छेद यानि कि डिभोर्स दियो रे, र अहिले ऊ एकदमै तनावमा छ, आफूलाई नै सम्हाल्न सकिरहेकी छैन रे, र त्यो भन्दा पनि दुःख लाग्दो कुरा त उसको आफ्नै परिवारले पनि उसलाई साथ दिएको छैन भनेर। अब श्रीमानले छोडेर गयो भन्दैमा उसले आफ्नो परिवारले पनि छोड्ने रे, त्यस्तो पनि हुन्छ गए? तर मलाई त जहाँसम्म लाग्छ नि स्वपनको साथीले नै अब चाहिँ आफ्नो अवस्थालाई स्वीकारेर अघि बढ्न सक्नुपर्छ होला जस्तो लाग्छ है। जे नहुनु थियो त्यो भइ नै हाल्यो, तर अब पुरानो कुराहरू सम्झेर आफ्नो आगामी दिनहरूलाई त हानि गर्नु भएन नि, हो कि भन त कला? पक्कै पनि हो है। फेरि साथी, जीवनमा उतार चढावहरू त धेरै नै आउँछन्, तर हामीले आफूलाई बलियो बनाएर त्यसलाई पार गर्न चाहिँ सक्नुपर्छ होला है। र श्रीमानले छोडेर गयो त के भयो, आफू सक्षम हुने र जीवनलाई नयाँ ढङ्गमा बिताउनको लागि चाहिँ प्रयासरत हुनुपर्छ जस्तो लाग्छ है हामीलाई त। हो जिग्री, धेरै भयो हिंसा र दुर्व्यवहारका कुराहरू, तर अब हामी अरूमा परिवर्तन आउँछ भनेर सोच्ने कि आफैमा परिवर्तन कसरी ल्याउने र कसरी अघि बढ्ने भन्ने कुराहरूमा चाहिँ ध्यान दिने, पुरातात्विक सोचाइलाई परिवर्तन गर्न हामी के गर्न सक्छौँ भनेर अघि बढ्नु नै राम्रो हुन्छ र बुद्धिमान पनि हो जस्तो लाग्छ है, के कसो जिग्री? यो त एकदमै सही कुरा हो नि। र साथी, म एक महिला हुँ र मलाई आफूमाथि एकदमै विश्वास छ, म पनि केही गर्न सक्छु भने त म किन यो समाजको डरले केही नगरी अरूकै भर परेर बस्छु र? म त आफ्नो लागि लडेर र डटेर बाँच्छु नि। हो नि, यसरी सबै महिलाहरूले आफूलाई चिनेर आफ्नो पहिचान बनाउनको लागि त धेरै कुरा गर्न सक्छन् नि, यो समाजको लागि एउटा उदाहरणीय व्यक्तित्व बन्न सक्छन् नि, अरूको नजरमा नभए पनि आफ्नै नजरमा आफै महान हुन सक्छन् नि, हाम्रो एकजना साथी जस्तै, हो कि भन त कला? हो नि, र को साथी हो भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ सुन्नुहोस् है त साथी, उहाँको आत्मकथा उहाँकै आवाजमा। इलेभेन क्लासमा पढ्दै थिएँ, प्लस टू इलेभेन, अब उहाँले चाहिँ मलाई अलिक प्रेसरै दिनुहुन्थ्यो, सधैँ टेन्सन हुन्थ्यो, अलिकति मानसिक तनावहरूदेखि लिएर रिलेसनमै मेरो मेरो चाहिँ राम्रो थिएँ। कलेज पढ्नु मन लाग्थ्यो, बिबिएस पढ्छु भन्दा पनि मैले पाइनँ। म घरमै बस्ने, यत्तिकै घरमा बस्ने, मलाई केही थाहा नहुने, त्यस्तो डल माइन्ड जस्तो भइसकेको थिएँ म। अनि त्यही रिलेसनलाई मैले अगाडि लानलाई मैले कहिले पनि सोच्दैन थिएँ कि उसँग डिभोर्स गर्छु, उसँग छुट्टिन्छु भने मेरो संसार नै उयो हो, मैले उसकै लागि मैले गर्नुपर्छ, मेरो इज्जतै जान्छ, इज्जत जान्छ, मेरो ड्याडीको मेरो बुवामाको प्रेसिज बिग्रिन्छ भनेर मैले चाहिँ रिलेसनलाई चाहिँ मैले कहिले पनि ब्रेक गर्न खोजिनँ। कसरी हुन्छ अगाडि बढाउन खोजी, जहिले पनि आफू झुकेर नुगेर सहेर प्लस अनि पछि बच्चा जन्माएर हुन्छ कि भनेर बच्चा जन्माउने कोसिस पनि गरेँ। चार वर्ष पछाडि चाहिँ मेरो बच्चा जन्मियो। बच्चा जन्मिएपछि त झनै नराम्रो, झन् रिलेसन नराम्रो, हामीलाई वास्ता नगर्ने, घर नआइदिने, कहाँ गएको थाहै नहुने, जहिले अप्ठ्यारो पर्छ त्यतिखेर झनै नहुने, केही समस्या पऱ्यो भने हाम्रै गल्ती हो, मेरै गल्ती हो भनेर कराउने, त्यस्तो कुराहरू देखेर धेरै टर्चर। मेरो छोरीको छोरीलाई पनि वास्ता धेरै नगर्ने, त्यही भएर भविष्य मेरो छोरीकै पनि, म त मेरो त बिग्रियो, मेरो छोरीको पनि भविष्य बिग्रिन्छ यस्तो यस्तो तरिकाले भन्ने हिसाबले मैले चाहिँ मेरो माइन्ड डाइभर्ट गरेको हो। बिमारी हुँदाखेरि जहिले बिमारी भयो जहिले बाहिर हिँडिदिने, वास्ता नगर्ने, मतलब फेरि सुरुदेखि नै बिहा गरेको दुई तिन महिनादेखि नै डिभोर्स गर मसँग तेरो मेरो लाइफ जान्न, यस्तो टाइपको कुराहरू गर्ने, जहिले पनि घरमा के खान्छ, के गर्छ, कसरी कोठा भाडा तिर्छ, घरमा के कसरी कहाँबाट खानेकुराहरू ल्याउँछ भन्ने कुरा मतलबै नगर्ने। इभन बच्चा जन्माउने बेलामा पनि एकदमै मैले दुःख पाएँ। हस्पिटलमा अब इमर्जेन्सी हस्पिटल जाँदाखेरि हस्पिटलमा आउँदै आइदिनु भएन, आउँदै नआउने, हराइदिएर तिन दिन पछाडि मात्रै आउने। अब त्यसरी हस्पिटलको पेमेन्ट गर्ने बेलामा पनि एकदम धेरै गाह्रो भयो। उहाँको प्रेसरले गर्दाखेरि मेरो दिमागले काम नगर्ने भइसक्यो, त्यो डिप्रेसनमा जाने, डिप्रेसनको औषधि सत्ता मैले खाएँ, मलाई यस्तो भयो उस्तो भयो भन्दाखेरि नाटक गरे भन्ने त्यस्तो गर्नुहुन्थ्यो। अनि त्यसपछि बच्चा जन्मियो, चार वर्ष पछाडिमा बच्चा जन्मिसकेपछि एक डेढ वर्ष जति मैले बच्चा लिएर सँगै जब गर्दै मैले चिनेको मान्छेलाई मैले भनेर जब गरेँ। झन् पछि ठेराहरू धेरै, जब प्लस कलेज पनि मैले एकदम दुःखले मलाई पढ्न एकदम धोएको थियो। पढ्नलाई कलेज पनि जोइन गरेँ, कलेज जाने, घरमा बच्चा, फेरि अफिस जाने गर्दाखेरि म एकदमै ठुलो बिमारी भएँ। ठुलो बिमारी हुँदाखेरि उहाँले मलाई झन् छाडेर कहाँ जानुभयो थाहा भएन मलाई। पछि मेरो मम्मीहरू आएर मलाई उपचारहरू गर्नुभयो। त्यस्तै कुराहरूले गर्दाखेरि एकदम चित्त दुख्ने, चित्त टर्चर भयो धेरै मेरो माइन्डमा एकदम। अनि त्यस्तो कुराहरू एकदमै सहन नसकेपछि मैले आफै डिसिजन गरेँ, हो मैले म चाहिँ बस्न सक्दिनँ, मेरो छोरीलाई पनि मैले आफूले केही गर्नुपर्छ, बरु ढुङ्गा फोरेर भए पनि मेरो छोरी पाल्छु भनेर म चाहिँ छुटेको हो। तर दुःख पऱ्यो भन्दैमा आत्तिनु हुँदैन, त्यसमा पनि दुःख परे बेलामा पनि मान्छेले के एउटा कुरा के सोच्नुपर्छ भने सानो सानो कुराबाट खुसी खोज्नुपर्छ, त्यो भयो भने मान्छेले रङ डिसिजन गर्दैन। खुसी हुन सिक्यो भने मान्छेले दुःखमा पनि नआत्तिएर सानो कुरामा खुसी हुन सिक्यो भने चाहिँ डिसिजन चाहिँ सही हुन्छ, सधैँ लाइफ जिउन चाहिँ सजिलो पनि हुन्छ जस्तो लाग्छ मलाई। वाह साथी, यस्तो हुन्छ क्या आत्मविश्वास भनेको। यदि म आफै पनि सक्षम बन्न सक्छु भने अरूकै अधीनमा अरूकै भर परेर बस्नु पर्छ भन्ने पनि त छैन नि। पक्कै पनि, हुन त हामीले सकेसम्म आफ्नो सम्बन्ध, विशेष गरी श्रीमान श्रीमती बिचको सम्बन्धलाई चाहिँ राम्रो बनाउन खोज्नुपर्छ। तर कुनै पनि हालतमा त्यो सम्बन्ध राम्रो हुनै सक्दैन, बढ्नै सक्दैन भने त्यसलाई यसरी लत्याएर लिएर गर्दा भएन नि। दुवै पक्षको समझदारीमा टुङ्ग्याउने नै राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई त। तिमीले भनेको कुरा त मलाई पनि चित्त बुझ्यो है सबिन। अब अघि बोल्नु भएको साथीले पनि त कोसिस गर्नु भएको थियो नि आफ्नो सम्बन्धलाई राम्रो बनाउन, तर केही नलागेपछि उहाँले आफ्नो श्रीमानसँग दबिएर विभिन्न किसिमको तनावमा बाँच्नु भन्दा त उसँग छुटिएर बस्दा नै हुन्छ भन्ने कुराहरू समालोचनात्मक सोचाइ सिपको प्रयोग गरेपछि उसँग छुटिने निर्णय नै लिनुभयो। र अर्को महत्त्वपूर्ण कुरा त उहाँ आफ्नो निर्णयमा खुसी हुनुहुन्छ। र यही नै हो क्या ठुलो कुरा चाहिँ, हामीले कुनै पनि निर्णय आवेशमा आएर लिनुभन्दा पनि हरेक कुराहरू केलाएर पछि आउन सक्ने सम्भावित परिणामहरू सोचेर मात्र निर्णय लिउँ भने त पछि गएर पछुताउनु पर्दै पर्दैन नि, होइन त कला? हो नि, तर कुरा त्यही हो कि महिलामाथि हुने हिंसा, चाहे त्यो घरेलु होस्, सामाजिक होस्, मानसिक होस् या त शारीरिक, हिंसा भनेको त हिंसा नै हो नि, र त्यो जहिले पनि अपराधिक नै हो है साथी। हिंसा गर्ने मात्र होइन कि हिंसा सहनेहरू पनि एक किसिमले अपराधी नै मानिन्छन्। त्यही भएर आफूलाई कसैले हिंसा गर्दैछ वा भइरहेको छ भने बिन्ती छ है साथी, त्यसको विरुद्ध आवाज उठाउने चाहिँ प्रयास गर्नुहोला। हो नि, र अहिले त कानुनमा पनि महिला हिंसामा पर्नु भएकाहरूलाई चाहिँ न्याय दिने र महिला हिंसा गर्नेलाई सजायको व्यवस्था पनि गरेको छ। त्यही भएर हामी चाहिँ किन चुपलाएर बस्ने हो कि न भन्नुहोस् त झिक्री? पक्कै पनि। अनि साथी, अर्को एउटा कुरा ठ्याक्कै दिमागमा आइहाल्यो कि मेरो। के हो कला झिक्री, त्यस्तो ठ्याक्कै आइहालेको कुरा चाहिँ? सबिन, तिमीले हाम्रो हास्य व्यङ्ग्य क्षेत्रका जोडीलाई चिन्छौ नि होइन? अब जोडी नै भनिसकेपछि त पक्कै म जोडी अर्थात् मदन कृष्ण हरिवंश त भनेको होला, कस्तो मलाई त नाम सुनेरै हाँस उठ्यो भने। हो हो, उहाँहरू नै हो। तर सबिन, तिमीले हरिवंशले हासाले भन्दा पनि अलि अगाडि दोस्रो विवाह गरेको कुरा पनि त सुन्यो होला नि होइन र? अबुई, सुनेको थिए नि, अनि के भयो त? के हुनु नि सबिन, उहाँले कति छिटो आफ्नो दोस्रो बिहे गर्नुभयो जस्तो लाग्थ्यो कि मलाई, तर पछि उहाँ एकल पुरुष भइसकेपछि उहाँले एकल महिलालाई नै बिहे गर्नुभयो भन्ने कुराहरू सुनेपछि त कस्तो खुसी लाग्यो भना, र अझ सबैले उहाँको यो कदमलाई चाहिँ स्वीकारेर राम्रो भनेको सुन्दा पनि झनै खुसी लाग्यो भना। हो नि एकला झिक्री, यो कुरा त मैले पनि सुनेको थिएँ र मलाई पनि एकदमै खुसी लागेको थियो क्या। जे होस्, हाम्रो समाजमा नि परिवर्तनको बाटोतर्फ चाहिँ लम्किँदैछ है। हो नि, अनि सबिन, तिमीलाई लाग्दैन यस्ता परिवर्तनका काममा युवाहरूको पनि ठुलो भूमिका हुन्छ भनेर? महिला हिंसा विरुद्ध आफ्नो गाउँ ठाउँमा आवाज उठाउने, चेतना दिने, एकल महिलाहरूको साथ र सहयोग दिने, उनीहरूलाई पनि समान अवसर र समाजको एउटा पहिचान दिलाउन धेरै मदत गर्न सक्छन् भनेर। अब युवाले के गर्न नसक्ने पनि हुन्छ र भने, युवा शक्ति एक भएपछि कसको के लाग्छ भने, त्यसैले हामी सबै युवा मिलेर यो हिंसाको जरोलाई हामीले यसो च्याप्पस मात्र उखाल्दियौँ भने त कसको के लाग्छ? हो है, तर पनि नि साथी, हामीले अघिदेखि भनिरहेका थियौँ नि, यस्ता किसिमका हिंसालाई हटाउन महिला स्वयंको नै ठुलो हात त पक्कै पनि हुनुपर्छ, तर त्यो सँगसँगै परिवारका अरू सदस्यहरूले पनि उहाँहरूलाई बुझिदिने र उहाँहरूलाई साथ चाहिँ पक्कै दिनुपर्छ। त्यो त पक्कै चाहियो नि कलाजीले, किनभने परिवारको साथ र सहयोग भयो भने त अरू समाजले जे जस्तो व्यवहार देखाए पनि, नराम्रो भने पनि, जे गरे पनि आफूमा आँट र साहस त सधैँ हुन्छ नि कि मसँग मेरो परिवार छ भनेर, अनि त्यसपछि त एक्लो पनि महसुस हुँदैन नि। पक्कै पनि सबिन, बरु अब हामी यो हप्ताको भिओआई प्रश्न पनि यही सेरोफेरोमा नै रहेर सोधौँ न, हुँदैन? कस्तो राम्रो कुरा गरेको कला तिमीले। ल, बरु भिओआई प्रश्न म सोधिहाल्छु है त, महिला हिंसालाई कम गर्न के कुराहरूको आवश्यकता पर्छ होला, र आफ्नो अमूल्य विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भोइसेस अफ युथको VOY टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्ना विचारहरू लेखेर पठाउन सक्नुहुन्छ 4400 र त्यो पनि सितैमा। ल त झिक्री, तपाईँको विचारको प्रतीक्षामा हामी रहनेछौँ र महिलाहरूलाई पनि पुरुष सर बाँच्न र जिउन सक्ने वातावरण बनाउनको लागि सबैले आफ्नो तर्फबाट सक्दो कोसिस गरौँ भनेर भन्न पनि चाहन्छु है। त्यो त हो, र त्यो सँगसँगै नि सबिन, जबसम्म महिलाहरू अरूको अधीनमा बस्ने हुन्छन्, उनीहरूसँग आफै केही गर्न सक्छु र कुनै सिप हुँदैन, त्यतिन्जेलसम्म चाहिँ उनीहरू हिंसामै परिरहन्छन् जस्तो लाग्छ कि मलाई त। त्यसैले झिक्री, हरेक महिलाहरू सक्षम हुन त सबैभन्दा पहिला आफू माथि नै विश्वास राख्ने र कुनै किसिमका सिपहरू सिकेर आत्मनिर्भर हुनेतर्फ लाग्नु पनि एकदमै जरुरी हुन्छ कि जस्तो लाग्छ है। पक्कै पनि सबिन, र हरेक महिला वा छोरी मान्छे भविष्यमा गएर आत्मसक्षम आत्मनिर्भर हुन चाहन्छन् भने सानै उमेरदेखि नै उसलाई उचित शिक्षा, निर्णय गर्ने क्षमताको वृद्धि गराउँदै लानु पर्छ जस्तो लाग्छ है। त्यो त पक्कै पनि हुने होला। अब आश गरौ हरेक घर हरेक परिवारमा छोरी बुहारी आमा दिदी बहिनीलाई सक्षम बनाउन घरका सबै सदस्यहरूले उत्तिकै भूमिका खेल्नुहुनेछ, र यो महिलाको मात्र सरकारको विषयको कुरा होइन, हामी पुरुषको पनि उत्तिकै सरकारको विषय हो भनेर सोच्नुहुनेछ भनेर। हेर कला झिक्री, तिमीसँग कार्यक्रम चलाउन नपाउँदा त मलाई यस्तो न्यासु लागेको थियो नि, के भन्नु र, धन्न तिमी आयो फुलफुले जस्तो लाग्यो मलाई त। ल ल भयो, धेरै गफ हान्नु पर्दैन के, सविदासँग पनि मस्की मस्की गफ गरेको सुनेको थिइनँ र मैले, कति न मेरो अगाडि आएर चाहिँ ठिक्क पार्दो रहेछ। कला झिक्री, कति कुरा नर न हौ, मैले तिमीलाई कति मिस गरिरहेको थिएँ भन्ने कुरा त सविदालाई पनि थाहा छ नि, सोध्ने हो सोध्ने हो, फोन डायल गर्छु ल, त्यही बहानामा सविदासँग पनि बोल्न पाइन्छ भनेर होला नि। ल ल ल, धेरै भगवान सगवान भन्नु पर्दैन, हेर अरू गफ नगरी खुरुखुरु हाम्रो साथीले पठाउनु भएको समस्या पर्ने तर्फ लाग बरु। बुझ्नेले कुरा नबुझेपछि बुझ्नुभयो झिक्री, मनमा पीर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो, बुझ्नुभयो नि झिक्री? ल, अब चाहिँ म हाम्रो गोर्खाको झिक्रीले भिओआई मार्फत पठाउनु भएको समस्या नै पढ्छु है त झिक्री, र उहाँ लेख्नुहुन्छ, म 20 वर्षीय युवती हुँ, बीएड प्रथम वर्षमा पढ्दैछु। मेरो एउटा मान्छेसँग प्रेम सम्बन्ध थियो, मसँग उसले स्वार्थको लागि नजिक भएको कुरा खुल्याम भन्छ। उसँग मेरो धेरै फोटोहरू छ र तेरा ती फोटोहरू अश्लील बनाएर इन्टरनेटमा राखिदिन्छु भनेर मलाई धम्की दिन्छ। यदि उसले त्यस्तो गरेमा के गर्ने? राम्रोसँग मेरो फोटोहरू मैले माग्दा दिँदै दिँदैन। ऊ मभन्दा धनी परिवारको केटा हो, के यस्तो केसमा हाम्रो देशमा कसैले सहयोग गर्छ कि गर्दैन? र यदि कसैले सहयोग गर्छ भने त्यस्तालाई सजाय हुन्छ कि हुँदैन? यो कुराले मलाई खान पढ्न बाहिर हिँड्न मन लाग्दैन। मेरो घरमा अरूले यो कुरा थाहा पाउनुभन्दा अघि नै आत्महत्या गरौँ कि जस्तो लाग्छ। म एउटा कुरा चाहिँ बुझ्दिनँ कि सबिन, अब गल्ती अरूले गर्छ भने हामी सजाय किन आफैलाई नै दिन्छौँ भने? अब तिमी नै भन त, हाम्रो गोर्खाको साथीको केही गल्ती छ र यहाँ उहाँले आफूलाई यसरी हानि गर्नलाई अब हुँदा हुँदा आत्महत्यासम्म गर्ने सोच्दै हुनुहुन्छ कि उहाँ? त्यो त हो नि है, नबिराउनु नडराउनु भनेर त हामीले सुनेकै नै छौँ नि। फेरि तपाईँले उहाँलाई माया गर्नुभएको थियो, विश्वास गर्नुभएको थियो, गल्ती त उसको हो नि। तपाईँको माया र विश्वासको गलत फाइदा उठायो के कसो कलाजीले? हो, यही भन्न खोजेको हो कि सबिन मैले। तर गोर्खाको साथी, तपाईँ अहिले मानसिक तनावमा हुनुहुन्छ अनि के गर्ने कसो गर्ने भन्ने मेसो नपाएर पनि यस्ता नकारात्मक कुराहरू सोच्नु भएको हुन सक्छ। त्यो त हो है, तर जे होस् हाम्रो गोर्खाको जिग्रीले आफ्नो समस्या पहिचान गरेर त्यसको समाधानको उपायहरू खोज्ने तर्फ लाग्नु भएको छ नि, त्यो देखेर चाहिँ मलाई साह्रै खुसी लाग्यो है। अँ, खुसी त मलाई पनि लाग्यो र कुन अर्थमा पनि खुसी छु भने नि साथी, म तपाईँले समयमा नै त्यो केटाको असली रूप थाहा पाउनु भयो। सोच्नुहोस् न साथी, अझै ढिला भइदिएको भए त तपाईँलाई अरू थुप्रै कुरामा पनि उसले ब्ल्याकमेल गर्न सक्थ्यो नि, तर तपाईँलाई उसको बारेमा बेलैमा थाहा भयो। हो नि है, अनि अर्को कुरा के पनि हो जस्तो लाग्छ भनेदेखि नि झिरी, यदि तपाईँले आफूलाई र अहिलेको समस्यालाई नकारात्मक रूपमा मात्रै हेरिरहनु भयो, आफूलाई हानि मात्रै गरिरहनु भयो भने तपाईँको यो समस्या समाधान हुन सक्छ त? पक्कै पनि सक्दैन नि। त्यही भएर झिरी, के गर्ने कसो गर्ने भनेर समस्या समाधान गर्ने विकल्पतिर नै लाग्नुपर्छ होला। पक्कै पनि हो है, सबिनको कुरामा त म पनि सहमत छु। अनि नि गोर्खाको साथी, एकचोटि विचार गर्नुहोस् त, यदि तपाईँले आफूले केही पनि गल्ती गर्नु भएको छैन भने गल्ती त त्यो केटाको छ भने सजाय पनि पक्कै उसले नै पाउनु पर्छ। उसलाई नै महसुस गराउन सक्नुपर्छ कि गल्ती उसैले गरेको हो भनेर। हो नि, त्यही भएर मलाई त के लाग्छ भनेदेखि नै कला, हाम्रो गोर्खाको जिग्रीले सबैभन्दा पहिले त त्यो केटासँग एकचोटि फेरि राम्ररी कुरा गर्नुपर्छ होला, प्रभावकारी रूपमा उसलाई सम्झाउन सक्नुपर्छ होला कि उसले गरेको त्यो कुराहरूले गर्दा उहाँलाई कति धेरै तनाव भइरहेको छ र मानसिक रूपमा नै कस्तो कस्तो कुराहरू खेलिरहेको छ, पीडा भइरहेको छ भनेर भन्नुपर्छ होला। अँ, र साथी, अब उसले तपाईँलाई सिधै भनिसक्यो कि आफ्नो स्वार्थ पुरा गर्न ऊ तपाईँको नजिक भयो भनेर। एकचोटि पहिले नै तपाईँले त्यसलाई चिन्न नसकेर पुरै विश्वास गरेर गल्ती त भइ नै सक्यो, तर अब चाहिँ उसको त्यो धम्कीलाई सहेर बसेर फेरि अर्को गल्ती चाहिँ नगर्नु भनेर भन्न चाहन्छौ। र एकचोटि आत्मजागरूक भएर आफैले निहाल्नुहोस् त, के तपाईँ यस्तै सहिरहने दबिरहने मान्छे हो त? बिएड प्रथम वर्षमा पढ्दै हुनुहुन्छ, धेरै कुराहरू जान्नु भएको छ, बुझ्नु भएको छ भने यस्तो किसिमको मानसिक हिंसा सहेर किन बस्ने? त्यही त, र के थाहा साथी, तपाईँको यही चुप लागेर सहेर बस्ने बानीले गर्दा पछि अरू अरू कुराहरूमा पनि त तपाईँलाई फसाउन सक्छ नि त्यसले। तपाईँको जीवनमा यो भन्दा पनि ठुला समस्याहरू पनि खडा गराउन सक्छ। त्यसैले एकचोटि फेरि उसँग गएर राम्ररी कुरा पो गर्ने हो कि, तपाईँका फोटोहरू माग्ने प्रयत्न पो गर्ने हो कि? हो नि, तर केही गर्दा पनि राम्रोसँग कुरा गर्दा पनि सम्झाउँदा पनि तपाईँको फोटोहरू अरू कुराहरू दिन मान्दै मान्दैन भने चाहिँ उसलाई नै उल्टे तपाईँले कानुनमा भएको कुराहरू गरेर धम्काउन सक्नुहुन्छ नि। तैँले यसरी नै मलाई धम्काइरहने हो भने तँलाई म मानहानिको मुद्दा लगाइदिन्छु, महिलामाथि मानसिक हिंसा गर्दैछस् भनेर पुलिसमा रिपोर्ट लगाइदिन्छु भनेर पनि त भन्न सक्नुहुन्छ नि। हो नि, र गोर्खाको साथी, तपाईँले सोध्नु भएको थियो नि कि नेपालमा त्यस्ता व्यक्तिहरूलाई सजाय हुन्छ कि हुँदैन भनेर। पक्कै पनि हुन्छ साथी, तपाईँलाई उसले यदि साँच्चै नै धम्काउने अश्लील फोटोहरू बनाएर इन्टरनेटमा राखिदिन्छु भनेर धम्की दिइरहन्छ भने मानहानिको मुद्दा दायर गर्न सक्ने तपाईँको अधिकार हो, र मानसिक हिंसा भयो भनेर पनि तपाईँले त्यो विरुद्ध उजुरी गर्न सक्नुहुन्छ। हो नि, र कलाकै कुरामा थप्नु पर्दा नि झिक्रे, यदि तपाईँले उसले मोबाइलमा मेसेजहरू पठाएर पनि धम्की दिइरहन्छ, तपाईँलाई ब्ल्याकमेल गर्न खोज्छ भने चाहिँ त्यसलाई डिलिट नगरिकन राखिराख्नुहोस् है, किनभने त्यसले चाहिँ प्रमाणको काम गर्न सक्छ र तपाईँले हुन्छ नि पछि के गरेर पेस गर्नु पर्यो भने त्यो कुरा तपाईँले पेस गरेर तपाईँले त्यो केटालाई सजाय दिलाउन सक्नुहुनेछ नि। हो नि, त्यसैले साथी तपाईँ आत्तिएर डराएर बस्नु चाहिँ पर्दै पर्दैन जस्तो लाग्छ है। बरु तपाईँले आफ्नो साथी र परिवारको पनि साथ लिन चाहिँ एकदमै महत्त्वपूर्ण छ जस्तो लाग्छ है। किनभने नि तपाईँ अहिले जुन पीडामा गुज्रिरहनु भएको छ नि, हो यो पीडामा तपाईँ आफ्नो कारणले होइन भने आफ्नो परिवारलाई भन्न के को डर। अझ मलाई त के लाग्छ भने नि त्यो केटाले जे जे भनेर तपाईँलाई धम्की दिइरहेको छ नि साथी, त्यो सबै कुराहरू आफ्नो घरमा भन्नुहोस्। अरूले आएर ती कुराहरू सुनाइदिनु भन्दा पनि आफैले भन्यो भने तपाईँलाई आफ्नो परिवारका सदस्यहरूले विश्वास गर्ने सम्भावना झनै धेरै हुन्छ है साथी। त्यो चाहिँ हो है झिकी, यदि तपाईँ र त्यो केटा बिचको सम्बन्ध तपाईँको कुनै साथीलाई थाहा छ भने त्यो केटाले तपाईँलाई के कसरी सताइरहेको छ भन्ने कुरा चाहिँ सबै कुरा आफ्नो साथीलाई भनेर उसको सहयोग उसको साथ पनि त लिन सक्नुहुन्छ नि, हो किन भन्नुहोस् त। यो पनि एउटा राम्रो आइडिया हो है गोर्खाको साथी। तर फेरि पनि भन्न चाहन्छौ कि खाना नखाएर पढाइलाई बाधा पुर्याएर घरबाट बाहिर ननिस्केर वा आत्महत्या गरेर तपाईँको समस्याको हल कहिले पनि हुँदैन। बरु जीवनमा आउने हरेक उतार चढाव र अझ महिला भइसकेपछि हुने विभिन्न हिंसाहरूको विरुद्ध जबसम्म हामी आवाज उठाउँदैनौ नि साथी, प्रतिकार गर्दैनौ नि, तबसम्म यस्ता किसिमका समस्याहरू हामीले भोगी नै रहनु पर्ने हुन्छ। त्यसैले झिक्री जाग्नुहोस् र नकारात्मक भएर होइन कि सकारात्मक सोच राखेर अघि बढ्नुहोस्। तपाईँको जीवनमा आइपर्ने हरेक समस्याको समाधान गर्न तपाईँ सफल हुनुहुनेछ र सफलताले तपाईँको पाइला चुम्नेछ। ल त साथी, यतिका कुरा गर्दा गर्दै अब कार्यक्रमबाट बिदा हुने बेला। कहाँ बिदा मागेर गिद्दी गर्न लागो, एउटा महत्त्वपूर्ण काम त गर्ने बाँकी छ नि, के साह्रो भएको यो कला पनि। जाने बेलामा के को महत्त्वपूर्ण काम भन्छ यो सबिन। दी कला जिग्री, तिमी पनि लास्टै हुस्सु कुमारी भएर हुस्सु नै भइसक्यो क्या। अब हाम्रो 580 भागमा सोधिएको एसएमएस पोल प्रश्नको मत पठाउनु हुने साथीहरूबाट एसएमएस विनर घोषणा गर्नु परेन भने के हो। तेरी कस्तो भुसुक्कै बिर्सेछु है सबिन, तिमीले सम्झे पनि मैले सम्झे पनि एउटै त हो नि। ल ल, बरु अब फटाफट 580 भागमा के पोल प्रश्न सोधेका थियौ भनेर पनि भनिहाल न त। ल है त झिक्री, हामीले 580 भागमा तपाईँको बारेमा कसैले नचाहिँदो कुरा गर्छ भने तपाईँ के गर्नुहुन्छ भन्ने प्रश्न सोधेका थियौँ, जसका लागि अप्सनहरू रहेका थिए। अप्सन ए, कराएर गाली गर्छु। अप्सन बी, चुपो लागेर बस्छु। अप्सन सी, प्रभावकारी रूपमा कुरा गरेर उसलाई सम्झाउँछु। साथी, यो पोल प्रश्नमा हामीलाई धेरै भन्दा धेरै मत पठाएर आफ्नो सहभागिता जनाउनु भएको तपाईँ सबै साथीलाई धेरै धेरै धन्यवाद छ है। र तपाईँहरू मध्ये नै हामीले एकजना साथीलाई विजेता पनि बनाएका छौँ र उहाँ हुनुहुन्छ खैरेनी 2 सिमलतारका साथी विष्णु चौधरी। ए, बधाई छ है जिग्री तपाईँलाई। रेडियो कार्यक्रम साथीसँग मनका कुराको तर्फबाट तपाईँलाई धेरै भन्दा धेरै बधाई र तपाईँको ठेगानामा हामीले तपाईँलाई उपहार स्वरूप कोसीले पनि पठाएका छौँ है, त्यो चाँडै पाउनुहुनेछ भन्दै फेरि पनि बधाई छ है तपाईँलाई। ल त साथी, अब चाहिँ साँच्चै नै कार्यक्रमबाट जाने बेला भइसकेको छ। तर हामी आज गइहाले पनि विभिन्न माध्यमहरूबाट सम्पर्कमा नै रहिरहनेछौँ र हामी सम्पर्कमै रहनको लागि हामीलाई समस्या सल्लाह सुझावले भरिएका चिठी पठाउन चाहनुहुन्छ भने चाहिँ चिठी पठाउने हाम्रो ठेगाना रहेको छ जिग्री कला र जिग्री सबिन, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल र पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। तपाईँसँग इन्टरनेटको सुविधा छ भने cwfriends@hotmail.com cwfriends@hotmail.com मा इमेल गर्न सक्नुहुन्छ र साथी मेसेज मार्फत हामीसँग नजिक रहन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्ना भावनाहरू लेखेर पठाउन सक्नुहुन्छ 7070 यानि कि 7070 मा। र झिग्री, हामीसँग सिधै मोबाइलबाट गफ गर्न चाहनुहुन्छ भने नि हाम्रो मोबाइल नम्बर रहेको छ 9813194872। यही नम्बरमा सोमबारदेखि शुक्रबारसम्म चाहिँ फोन गर्न सक्नुहुन्छ है झिग्री। अनि साथी, हाम्रो बारेमा जानकारी लिने थुप्रै माध्यमहरू मध्ये हाम्रो वेबसाइट पनि एक हो है, र हाम्रो वेबसाइट www.ssmk.org मा लगइन पनि गर्न नभुल्नु होला है त। हो है झिग्री, हामीले यतिन्जेल साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद र अर्को हप्ता नयाँ विषयवस्तु र नयाँ सामग्रीहरू लिएर फेरि पनि आउने नै छौँ भन्दै त्यतिन्जेलसम्मको लागि साथीसँग मनका कुराको सम्पूर्ण टिम सविता स्वर्णी पार्टनर आयुसँगै म तपाईँको आफ्नै प्यारो हँसिलो रसिलो जिग्री सबिन र यो हँसिलो रसिलो जिग्री सबिन सँगै म पनि तपाईँकै आफ्नै प्यारी साथी कला यो हप्ताको लागि बिदा माग्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।